होगी संगीत का धुन, तिम्रो त्यो रूप होगी आकाश को जुन, तिम्रो त्यो बोली होगी संगीत का धुन। म त पागल पागल भए तिमीलाई हेरी, म त पागल पागल भए तिमीलाई सुनी। पागल भए म तिमीलाई हेरी चाहन्छु, म मायामा डुब्नलाई चाहिँ बढी तिमीसँग जिन्दगी काट्नलाई। आऊ न बस न मेरो छेउमा, यो हात मेरो तिमी अब समाउन, एक पल तिमी मसँग रह।